ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا، من يهده الله فلا مضل له ومن يضلله فلا هادي له، ونشهد أن سيدنا ومولانا محمدا عبده ورسوله صلى الله عليه وعلى آله وأصحابه وأزواجه وذرياته وأهل بيته وأهل طاعته أجمعين. أعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. لقد من الله على المؤمنين إذ بعث فيهم رسولا من أنفسهم يتلو عليهم آياته ويزكيهم ويعلمهم الكتاب والحكمة وإن كانوا من قبل لفي ضلال مبين. صدق الله العلي العظيم وصدق رسوله النبي الكريم. محترم حاضرين، یہ بڑا مبارک موقع ہے کہ اس میں کافی مؤمنین کا اجتماع ہو رہا ہے، اور نہایت ہی عالیشان مقصد کے ماتحت سب تشریف لائے ہیں. ایسے مؤمنین کا ایسے مقاصد کے لیے جمع ہونا یہ اللہ تعالیٰ کی رحمت کو بہت ہی آسانی سے اپنی طرف متوجہ کر لیتی ہے. یہ مجلس ذکر ہے، اس میں ہمارا دل و دماغ اللہ تبارک و تعالیٰ کی تصور اور یاد میں مصروف رہے. ایسے موقع پر شیطان کافی کوشش کرتا ہے کہ انسان کے دلوں میں مختلف قسم کے خیالات پیدا کر کے اصلی مقصد کے سمجھنے میں رکاوٹ پیدا کرے. اس کا خیال رہے کہ اللہ تعالیٰ ہمیں نبی پاک صلی اللہ علیہ وسلم کے ارشادات سے اور قرآن پاک کے مضامین سے مستفید فرمائیں، اور ہمارے دلوں کے اس نور سے منور فرمائیں تاکہ حقیقت حال اچھی طرح سے ہم سمجھ سکیں. اللہ تبارک و تعالیٰ نے انسانوں پر جو نعمتیں کی ہیں وہ بے حساب ہے، بے انداز ہیں، گننا ممکن نہیں ہے. ان کے درجات ہیں ان نعمتوں کے، بعض بہت اونچے درجے کے ہیں، بعض ان سے کم ہے، بعض ان سے کم ہے. بہرحال دنیا میں ہر چیز کے لیے اللہ نے درجات قائم کیے، ان نعمتوں کو بھی اللہ تعالیٰ نے درجات قائم کیے ہیں کہ سب سے بڑی نعمت انسان کو اس دنیا میں کون سے ملی ہے، یہ ایک سوال ہوتا ہے سب سے بڑی. اور سب سے بڑی نعمت معلوم کیسے ہو جائے؟ سب سے بڑی نعمت معلوم تو جب ہو سکتی ہے کہ نعمت پیدا کرنے والے ہی کی جانب سے اس پر روشنی ڈالی جائے کہ وہی نعمت سب سے بڑی ہے. ماں شمار جس چیز کو بڑی سمجھیں گے، کوئی ضروری نہیں ہے کہ حقیقت میں بھی وہ بڑی ہو. نہیں، خود خالق کائنات جس چیز کے متعلق گواہی دے اور اس پر روشنی ڈالے کہ یہ چیز سب سے بڑی ہے، تو وہی حقیقت میں بڑی ہوگی. تو اللہ کی نعمتیں بے حساب ہیں اور بے انداز ہیں. سب سے بڑی نعمت یہ ہے جو اس آیت کریمہ میں آپ حضرات نے سنی، اور خود اللہ تعالیٰ نے بڑے تاکید کے ساتھ قسم کے ساتھ جملہ فرمایا، لام موقع اکلو قسم، قسم ہی آئے. لقد من اللہ علی المؤمنین، اللہ تبارک و تعالیٰ نے مومنین کے اوپر بہت بڑی نعمت نازل فرمائی ہے، اللہ کا شکر کرو، اس کا لاکھ لاکھ احسان ہے. خود فرماتے ہیں لقد من اللہ علی المؤمنین، بے شک تحقیق کے ساتھ اللہ تعالیٰ فرماتے ہیں کہ اس نے مؤمنین کے اوپر بہت بڑی نعمت. وہ نعمت کیا ہے بھائی؟ کون سی نعمت ہے جس کا ذکر فرمایا؟ اذ بعث فیہم رسولا من انفسہم، وہ نعمت ہے جناب رسول پاک محمد رسول اللہ صلی اللہ علیہ وسلم کی ذات گرامی. یاد رہے جہاں جناب سرکار دو عالم صلی اللہ علیہ وسلم کا نام آ جائے تو ہمارے دل میں اور زبان پر صلی اللہ علیہ وسلم کا جملہ آئے، یہ بہت ہی اہم ہے، بہت ہی ضروری ہے. ایسے انسانوں کو حضور پاک نے بدبختی میں داخل کیا کہ حضور کا نام آ جائے اور ان کی زبان سے درود نہیں نکلے. اس لیے جہاں حضور کا نام آ جائے صلی اللہ علیہ وسلم، اتنا سا جملہ صلی اللہ علیہ وسلم، یہ مختصر جملہ ہے. سب محدثین نے اسے کو انتخاب کیا ہے، زیادہ لمبا بھی نہیں ہے. تو وہ نعمت کیا ہے؟ اس بعثہم رسولا من انفسہم، اللہ تعالیٰ نے انہیں انسانوں ہی میں سے ایک عظیم الشان رسول کو پیدا فرمایا. وہ نعمت یہ ہے، اس سے معلوم ہوا کہ بھائی اللہ نے مسلمان کو، مومنین کو بہت بڑی نعمت دی ہے. اگرچہ آپ پورے کائنات کے لیے نعمت ہیں لیکن مخصوص مومنین کو اس لیے کیا گیا کہ مومنین ہی آپ کی ذات سے فیض اٹھا سکتے ہیں پوری طرح سے. ویسے آپ پورے کائنات کے ذرے ذرے کے لیے رحمت ہیں، رحمت للعالمین. وجہ تخصیص یہ بتلائی ہے مفسرین کرام نے کہ مومنین چون کے آپ کی ذات سے، آپ کے علوم سے مستفید ہوتے ہیں، فیض اٹھاتے ہیں بخلاف ظالمین اور کافرین کے، اس لیے مخصوص بھی ذکر ان کو کیا گیا. معلوم ہوا ہے بھائی سب سے بڑی نعمت ہم کو اللہ تعالیٰ نے جو عطا فرمائی ہے وہ رسول پاک کی ذات ہے صلی اللہ علیہ وسلم. آپ کے کارنامے کہ آپ کی زندگی کن کاموں میں پوری ہوئی ہے اور آپ نے پورے زندگی بھر کیا پروگرام طے کیا ہے، وہ اچھا تین کیا ہے. یتلو علیہم آیاتہ ویزکیہم، ان رسول کا کام بتلایا ہے کہ وہ اللہ تعالیٰ کی آیتوں کی تلاوت کرتے ہیں اپنے امت کے سامنے، صحابہ کرام کے سامنے. آپ کے رات دن کا یہی مشغلہ ہے، جبریل علیہ الصلوۃ والسلام تشریف لاتے ہیں، اللہ کے یہاں سے وحی لاتے ہیں، آپ صلی اللہ علیہ وسلم اس کو حاصل کرتے ہیں اور پھر اپنے امت کو، صحابہ کرام کی مقدس جماعت کو ایک ایک حرف پڑھاتے ہیں. یتلو علیہم آیاتہ، تلاوت کرتے ہیں نبی پاک صلی اللہ علیہ وسلم صحابہ کرام کے سامنے اللہ کی آیتیں. کس طرح پڑھو؟ اس طریقے سے پڑھو، تلاوت کا طریقہ، اور پھر اس کے اندر جو مضامین ہے، مقاصد ہیں، عمل کا طرز ہے. ویزکیہم، اور ان کو پاک کرتے ہیں، تزکیہ، صاف اور پاک کرنا کسی چیز کو میل و کچیل سے، گندے اخلاق سے، گندے افعال سے، گندے عقائد سے، برے افعال سے پاک اور صاف کرنا حضور پاک کے رات دن کا مشغلہ یہی تھا. لوگ تھے معمولی سی بات کے اوپر ایک دوسرے کا خون بہانا اپنے لیے بہترین مشغلہ سمجھتے تھے. بدکاریاں اور شراب خوریاں، یہ تو ان کے یہاں رات دن کا مسئلہ ہے. ایسے ماحول میں ہمارے حضور پاک تشریف لاتے ہیں ایسے لوگوں کو کہ جو ایسے گندگیوں میں مبتلا ہیں. وہ عزت کیے ہیں اور پاک کرتے ہیں ان کو، گندگیوں سے پاک کرتے ہیں. اللہ کے ساتھ بتوں کو، پتھروں کو، درختوں کو، سورج اور چاند کو شریک کر کے پرستش کرتے تھے. لا الہ الا اللہ، حضور پاک نے توحید کا کلمہ پڑھایا، ایک ہی ہے، ایک معبود برحق ایک ہے. ومن آیاته الليل والنهار والشمس والقمر لا تسجدوا للشمس ولا للقمر واسجدوا لله الذي خلقهن. چاند اور سورج، رات اور دن، روشنی اور ظلمت، اس کی عبادت مت کرو. جس نے ان چیزوں کو پیدا کیا ہے اس کی عبادت کرو. سب سے بڑے پاکیزگی تو یہ ہے کہ انسان کا دل پاک ہو جائے. ارشاد ہے نبی پاک صلی اللہ علیہ وسلم کا کہ لا فی الجسد مضغہ اذا صلحت صلح الجسد کلہ واذا فسدت فسد الجسد کلہ. انسان کے جسم میں ایک چھوٹا سا ٹکڑا ہے، جبکہ وہ درست ہوتا ہے، تندرست ہوتا ہے، اچھا ہوتا ہے تو پورا جسم اچھا ہوتا ہے. وَإِذَا فَسَدَتْ فَسَدَ الْجَسَدُ كُلُّهُ، اور اگر اس کے اندر فساد پیدا ہو جائے تو پورا جسم بیکار ہو جاتا ہے. وہ ٹکڑا کیا ہے؟ الا وہی القلب، وہ کیا ہے؟ دل ہے. دل انسان کا، دل، اس کے اندر سب کچھ آ جاتا ہے، پوری دنیا آ جاتی ہے. دلوں میں بت گھسے ہوئے تھے، دنیا اور گناہ کے تمام کام بھرے ہوئے تھے. بت خانہ بنا ہوا تھا انسان کا دل، ظلم قدر بنا ہوا تھا انسان کا دل. انسان میں رحم نہیں تھا، رحم اٹھ گیا تھا. بس دنیا کے اوپر مر مٹتے تھے. مادی زندگی کے علاوہ ان کے ذہن میں کوئی روحانی زندگی کا نام و نشان نہیں تھا. بس کھانا پینا اور دنیا کے پانی تعیش میں رات دن مصروف رہنا زندگی کا مقصد اعلیٰ یہ سمجھے ہوئے تھے. ایسے ماحول میں جناب سرکار دو عالم صلی اللہ علیہ وسلم نے کام کیا. وہ عزت کیے ہم پاک کرتے ہیں حضور پاک صلی اللہ علیہ وسلم لوگوں کو ایسے گندگیوں سے. پاک کیا آپ نے؟ تاریخ آپ نے اسلام اسلاف کا دیکھو. یہی صحابہ کرام پہلے ایک دوسرے کے خون کے پیاسے رہتے تھے، لیکن حضور کے اس تزکیے سے اور تعلیم سے ایک دوسرے کے اوپر جان اور مال قربان کرنے کے لیے تیار ہو گئے. دنیا کے غریب سے غریب انسان کے لیے غمخواری پیدا ہو گئی، اور سب سے بڑی خدمت یہ سمجھے کہ انسان کو انسان بنایا جائے. وَيُزَكِّيهِمْ وَيُعَلِّمُهُمُ الْكِتَابَ وَالْحِكْمَةَ. یہ تو الگ چیز ہو گئی، تعلیم الگ چیز ہو گئی، تزکیہ الگ چیز، اور حکمت ایک اور چیز بیان کی. چار چیزیں بیان کی گئی. یہ چار چیزیں ایسی ہیں کہ ہمارے حضور پاک صلی اللہ علیہ وسلم نے 23 سال کی زندگی اسی کے تعلیم میں بسر کی ہے. پورا قرآن پاک، پوری شریعت، پورا اسلامی نظام ان چار چیزوں کی تشریح ہے اور توضیح ہے. یہ آج قرآن پاک میں کئی جگہ آئی ہے، 3 جگہ تو میرے ذہن میں ہے. ذرا فرق ہے، اور انسانوں کو اللہ نے اپنے بہت بڑے احسان کا پتہ دیا ہے کہ سب سے بڑا احسان کیا ہے؟ جناب رسول پاک صلی اللہ علیہ وسلم نے، کیونکہ انسان کو انہوں نے ایسے ایسی چیزیں بتلائی کہ وہ بالکل جہالت اور تاریکیوں سے نکل کر کے ایک روشنی میں آ گیا. दिल रोशन हो गया, दिल पाक हो गया, वही दिल जो पाक हो जाता है तो इंसान जो है इंसान बन जाता है, पाक हो जाता है। बुत भरे हुए थे, नापाकी भरे हुए थी, तस्किया करके पाक कर दिया, साफ कर दिया। रात दिन का मशगला यही हुआ कि अल्लाह के साथ सबका ताल्लुक लगा हुआ है। रात को देखो तो कुरान पाक की तिलावत, अल्लाह का जिक्र, दिन को देखो तो अल्लाह के रास्ते में जान और माल के बाजी लगाए हुए दुश्मनान दीन के इस मुकाबले में सब चीजें कुर्बान कर रहे हैं। यह आपकी तरबियत का असर हुआ इंसानों के ऊपर। وَيُعَلِّمُهُمُ الْكِتَابَ وَالْحِكْمَةَ, किताब की तालीम देते हैं, नमाज रोजा हज ज़कात ये सब तालीमात आपके हैं। रात दिन इन मशागिल में मसरूफ रहते थे, दीन पूरी तरह से मुकम्मल करके। अल्यौम अकमलतु लकुम दीनकुम व अतममतु अलैकुम निअमती व रदीतु लकुमुल इस्लाम दीना, ये आपने सुना, यहां पर छोड़ दिया सबको। ऐसा मुकम्मल दीन, ऐसे मुकम्मल नबी, ऐसे मुकम्मल शरीयत, ऐसे मुकम्मल किताब दुनिया में कहीं आपको नहीं मिल सकती है। आदम अली सलाम के जमाने से लेकर जनाब ताजदारे दो आलम मोहम्मद रसूलुल्लाह तक के जमाने में, आपके जमाने तक जितने नबी आए हैं सबके किताबें, सबके शरीयतें आपकी शरीयत के फुरूम हैं। आप असल है तो असले वजूद आमदी अजन खुश बिगड़ हर च पैदा शुद्ध शायद। मालूम हुआ कि भाई अल्लाह ताला ने इस नियामत से हमको नवाज कर हमें उस परवरदिगार आलम का लाख लाख शुक्र करना है। ऐसी जमात आपकी तरबियत से तैयार हो गई कि वो पूरे दुनिया के लिए रोशन चिराग का काम देने लगे। जुल्मत मिटाने वाले चंद साल के अंदर ऐसी पूरी जमात तैयार हो गई, सहाबा किराम की जमात तैयार हुई। पूरे दुनिया को रोशन करने के लिए अल्लाह ने इस दीन को भेजा और आपके जरिए से सहाबा किराम के दिलों को और दिमागों को रोशन कर दिया। उनके दिमाग ऐसे रोशन हो गए कि अल्लाह के आशिक बन गए, आखिरत के ऊपर यकीन ले आए, जन्नत की नियामतों को अपने आंखों के सामने देख रहे हैं। यकीन इतना हुआ कि बस नियामत जन्नत सामने है। सहाबी उहद की तरफ दौड़ते हुए जा रहे हैं और शिकस्त हुई है उस मौके पर। दूसरे सहाबी पूछते हैं कि कहां आप जा रहे हैं, सब लोग भागते हैं। कहा नहीं, वल्ला इन्नी लाजिदु रीहल जन्नत मिन उहद, उहद के जाने से मैं जन्नत की खुशबू महसूस कर रहा हूं। शायद यकीनन महसूस कर रहे थे, जहन ऐसा हो गया, पाकीज़गी ऐसी आ गई कि जन्नत को महसूस कर रहे थे। तो खैर अर्ज करने का मन चाहिए कि अल्लाह ताला का बड़ा एहसान हुआ कि उसने हमको इतना मुकम्मल दीन अता फरमाया, ऐसे मुकम्मल नबी से नवाजा कि जिन्होंने हमारे लिए दुनिया और आखिरत दोनों का रास्ता बिल्कुल साफ कर दिया है। ये ऐसा साफ रास्ता है कि किसी मोड़ के ऊपर आपको इसमें ठोकर नहीं लगने की। तरक्त को मना मिश्रित देगा, एक साफ हमारा रोशन मैदान में छोड़ा है, तो जंगल में नहीं छोड़ा। तो इसी एहसान का जिक्र मैं कर रहा था। तकरीर तो हमारे हजरत मौलाना सैयद अल्हाज अबरार अहमद साहब फरमाएंगे, मुझे तो जनाब सैयद अब्दुस्सलाम साहब है ना, आली खड़े कर देते हैं। तकरीर का मेरा तो हाल भी आप हजरत से और हजरत मुफ्ती साहब के हमराही मौलाना इस्माइल साहब इस्माइल साहब हाजिर हुई थी, तो इन्होंने फरमाइश की, इसलिए यह आयत मैंने आप हजरात के सामने तिलावत की ताकि आपको मालूम हो जाए कि अल्लाह ने हमको बड़ी नियामत से नवाजा है। इस नियामत की कदरदानी यह है कि इसको आप अपने दिल और दिमाग में इसकी कदरदानी करें। हुजूर ने अपने तरबियत से एक ऐसी मुकद्दस जमात दुनिया के लिए तैयार की कि वो जमात نہ اس سے پہلے کبھی دنیا میں آئی تھی اور نہ اس کے بعد کہیں پیدا ہو سکتی ہے. ایسی زمانہ نہ پہلے اور نہ بعد میں, اپنے زمانے کی ایک مخصوص جماعت تھی. بِأَيِّهِمْ اِهْتَدَيْتُمْ اِهْتَدَيْتُمْ, جس کے پیچھے بھی آپ پڑھیں گے آپ کی ہدایت ہوگی, آپ کو صحیح راستہ ملے گا. ایسی جماعت کہ ہر ایک ہدایت کے لیے رہنما ہے. بِأَيِّهِمْ, میرے صحابہ میں سے جس کی بھی اقتداء کرو گے صحیح راستے پر رہو گے, گمراہی نہیں ہوگی, کیونکہ ان کو میں نے پاک کر دیا ہے, ان کی تربیت کی ہے. تو وہی ایسی جماعت جو ہے مومنین کے لیے, یاد رکھو عرض کرنے کا منشا یہ تھا کہ ایسی جماعت مومنین کے لیے جن میں ایمان کا وجود ہو, ایمان کے اوپر ان کا پوری طرح سے اعتماد ہو, وہ ایسی جماعت کو اپنے دل و دماغ میں بہت اونچا مقام دیتے ہیں. ایسا اونچا مقام کہ رسول پاک صلی اللہ علیہ وسلم کے بعد بس انہی کا مقام ہے مومن کی جگہ میں. کسی ولی کا مقام اتنا اونچا نہیں ہو سکتا ہے, کسی خود کا مقام اتنا اونچا نہیں ہو سکتا ہے جتنا کہ صحابہ کا مقام ہے. اور پھر صحابہ کرام میں درجات ہیں, یاد رکھنا, ان میں بھی درجات. میں نے کہا, عرض کیا تھا کہ دنیا میں ہر چیز کے لیے اللہ نے درجات رکھے ہیں. صحابہ کرام کا خلاصہ اور درجات میں سب سے اونچا درجہ پورے امت کے اتفاق سے جناب ابو بکر صدیق رضی اللہ تعالی عنہ کو میسر آیا ہے. سب سے اونچا درجہ پورے امت کے اتفاق سے جناب ابو بکر صدیق رضی اللہ تعالی عنہ کو میسر آیا ہے. صحابہ کرام نے سب سے اونچا درجہ کن کا ہے جن میں آیا, یہ اہل سنت والجماعت کا عقیدہ ہے مسلم. بعض الانبیاء ابو بکر صدیق رضی اللہ تعالی عنہ, امن الناس علیہ فی مالہ ونفسہ ابو بکر, حضور فرماتے ہیں کہ میرے اوپر ابو بکر کا احسان ہے, جان اور مال احسان ہے. جن کے سامنے سردار دو عالم صلی اللہ علیہ وسلم اس طریقے سے تعریف فرمائیں, آپ خود اس کا اندازہ لگا سکتے ہیں. لو کنت متخذا خلیلا لاتخذت ابا بکر خلیلا, حضور نے یہ فرمایا ہے کہ میں اگر کسی کو خلیل بناتا, خلیل ایک خاص درجہ ہے کہ جو جس سے آگے کوئی درجہ نہیں ہو سکتا ہے, اور وہ صرف اللہ کو حاصل ہے, حضور کے دل میں کسی اور کو نہیں ملتا. تو اگر وہ درجہ کسی اور کو میں دیتا تو اس کے مستحق حضرت صدیق تھے. اس سے آپ اندازہ لگائیے صدیق اکبر کو اللہ نے کتنا اونچا کر. اور پھر بتا دیں, ان کے تعریفات ختم نہیں ہوتے, بڑی کتابیں بڑی ہیں. میں نے کہا حضرت مولانا تشریف لائے ہیں, یہ بڑے مجاہد ہیں, باوجود بیمار ہونے کی بھی تشریف فرما ہے. اللہ تعالیٰ ان کی صحت اور تندرستی میں برکت عطا فرمائے تاکہ لوگ ان کی تقریروں سے مستفید ہوتے رہے. تو بہرحال حضرت صدیق سب سے پہلے حضور کے تربیت یافتوں میں سب سے اونچے درجے کے مالک ہیں, اور اس کے بعد حضرت عمر فاروق رضی اللہ تعالی عنہ, فاروق اعظم ہیں. اور فاروق کہا ان سے, ان کو اس لیے جاتا ہے کہ حق اور باطل میں آپ نے فرق کر دیا. ایک مقدمہ پیش ہوا حضور پاک کے دربار اور اجلاس میں, آپ نے اس کا فیصلہ دیا. فیصلے دینے والوں میں سے ایک یہودی ہے, فیصلہ جن کو دیا گیا ایک یہودی ہے ایک مسلمان ہے. مسلمان نے کہا کہ حضور نے جو فیصلہ دیا ہے یہ تو ہے, لیکن ہم جاتے ہیں حضرت عمر کے پاس کہ وہ فیصلہ کر دیں. یہودی نے کہا فیصلہ تو ہو چکا ہے, फिर क्या वहां जाने का, हुजूर से बड़ा इजलास किसका। उसने कहा नहीं फ्रेंड, तो उनके पास जाऊंगा, जब दूंगा तुम्हारा हक। खैर वो मुनाफिक किस्म का था, जिद करने लगा हजरत उमर के पास, और ख्याल ये था कि हजरत उमर चूंकि यहूदियों के पक्के दुश्मन हैं तो वो इनके माफिक फैसला नहीं देंगे, तो मैं वहां जीत जाऊंगा, हुजूर के दरबार में तो हक का फैसला होता है, हार गया वहां कुछ बात हो जाएगी। इस बिना पर हुजूर की खिदमत, हजरत उमर की खिदमत में हाजिरी के लिए दोनों चले। वहां फैसला चाहा, यहूदी ने कहा हजरत ये फैसला हुजूर पाक ने किया है, मेरे हक में किया है, और ये उस पर राजी नहीं है, आपके पास आए हैं, मैं भी हाजिर हुआ हूं, हकीकत ये है। कहा अच्छा ये है, तो अंदर जाकर के एक तलवार ले आए, कहा तुम बैठो दोनों, और तलवार ला करके वो मुनाफिक जिसने ये कहा था कि मैं हुजूर की जगह हजरत उमर के फैसले पर राजी हूं, और एक तलवार लगा करके उसकी गर्दन अलग हो गई, जिसम अलग हो गया, वही ढेर हो गया वो मुनाफिक। और यहूद बाद में लगा कि अब मेरे बारी है, मगर आपने तसल्ली दी कि वही डरना नहीं, तुझे नहीं मारने का है, ये तो उस शख्स का फैसला है कि जो हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम के फैसले को तस्लीम न करे, तो उसका फैसला यह कि उसकी गर्दन उड़ाई जाए, हुजूर से बड़ा इजलास किसका हो सकता है। अब मुकदमा लोगों ने दायर कर दिया कि हमारे आदमी को बगैर मुकदमा चलाए हुए कत्ल कर दिया, हजरत उमर ने फोन कर दिया हुजूर के दरबार में फैसले के लिए दौड़े वारिसी। वहां जिब्रील सबसे पहले तशरीफ लाए थे और कहा कि फारूक आजम ने, इस वक्त कहते हैं कि ये फारूक वहां से लकब मिला कि हजरत उमर ने फारा का बैन भक्ते वलबाद है, फैसला ही कर दिया हक और बातिल में, बस फैसला हो गया, जाओ मुकदमा खत्म। तो खैर अर्ज कर रहा था कि दूसरे नंबर पर फारूक आजम की, ये मुमिनीन का फैसला है, और तीसरे नंबर पर कौन है, हजरत उस्मान बिन नूरैन रज़ियल्लाहु ताला अन्हु। हुज़ूर के दो साहबजादियों का आपसे अख्द हुआ है, या के बाद निकले, और आप फरमाते थे कि मेरे पास तीसरे भी लड़के होते हैं, और इनके अहलिया का इंतकाल के बाद में तीसरे से शादी करते ही जाता, इतने हुज़ूर इनसे राजी थे। और अल्लाह के रसूल के ऊपर और दीन के ऊपर इन्होंने अपने माल की बड़ी बड़ी कुर्बानियां दी, बड़ी तफसीलात हैं, और हजरत अली रजी अल्लाह ताला अन्हु का क्या कहना, अल्लाह अली हुई हुई मन कुन तो मौला हो पाली इन मौला हो, ऐसे ऐसे जुमले आपके सामने हैं, बहुत बड़े बड़े ऊंचे दर्जात के हैं, अहले सुन्नत वल जमात इन सब चीजों को मानते हैं, सब सहाबा से मोहब्बत रखते हैं याद रखो, और फिर इन खुलफाए राशिदीन से बदरजात मोहब्बत रखते हैं, जिस दर्जे से अहले सुन्नत वल जमात ने तरीका कायम किया, हजरत सिद्दीक, हजरत उमर, हजरत उस्मान, हजरत अली रिज़वानुल्लाह ताला अलैहिम अजमईन, इस तर्ज के ऊपर इनसे मोहब्बत रखते हैं। मोहब्बत का मतलब बहुत अहम है, आप जिससे मोहब्बत रखोगे याद रखो उसी के साथ आपका हशर होगा, जिससे आपकी मोहब्बत होगी उसी के पास आप पहुंचेंगे। हजरत अनस फरमाते हैं कि अराबी ने आकर के सवाल किया रसूल पाक सल्लल्लाहु अलैहि वसल्लम से कि या रसूल अल्लाह मतसा क़यामत कब आएगी, आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया मा अत्तलहा, तुमने इसके लिए क्या तैयारी की, बतलाओ कि पूछते हो, मालूम है अराबी क़यामत पर ईमान भी रखता है, उसको मालूम भी है कि क़यामत आने वाली चीज है, हम में से बहुत सौ से अच्छे भाई, बहुत से लोगों को मालूम नहीं है कि क़यामत है क्या, खैर उस पर बहस नहीं करना, लेकिन अराबी है उसको क़यामत मालूम है और फिक्र लगी है, इसलिए पूछते हैं कि हुज़ूर कब आएगी, और आप पूछते हैं कि बताओ उसके लिए क्या तैयारी की है, क़यामत तो इसलिए मालूम करना चाहिए कि तैयारी कर लो, क्या किया तुमने, तो उसने जवाब दिया हुज़ूर मेरे पास तो कुछ अमल नहीं है, अलबत्ता मैं अल्लाह और रसूल से मोहब्बत रखता हूं, ये जुमला सहराबी ने कहा, देखो ज्यादा पढ़े लिखे नहीं थे मगर कलाम उनका कैसा नूरानी और कितना ऊंचा कलाम फरमाते हैं। क्या अमल मेरे पास नहीं है फराइज वगैरह के अलावा और अमल नहीं, मगर मोहब्बत रसूल और मोहब्बत इलाही दिल में रखता हूं। हुजूर ने उसको एक बड़ी खुशखबरी सुनाई और मौत शुमा के लिए और पूरी दुनिया के लिए खुशखबरी हो गई। इसलिए वो जुमला सुनकर के सब सहाबा इतने खुश हुए। हजरत अनस फरमाते हैं कि मैंने कभी सहाबा को ऐसे मसर्रत की हालत में नहीं देखा। क्या फरमाया आपने? फरमाया कि अलमर ओ महामन अहब्बा, इंसान उसी के साथ रहेगा कि जिसके साथ उसने मोहब्बत रखी है दुनिया में। तो मैं समझता हूं कि कोई मोमिन ऐसा नहीं होगा जो सहाबा किराम के साथ मोहब्बत नहीं रखता होगा। और फिर बतदरीश हजरत अबू बकर, हजरत उस्मान, हजरत उमर, हजरत अली करमल्लाहु वजहहु और हजरत हुसैन हुसैन का घर के खास जिगर गोशे हैं, सबसे मोहब्बत। तो उन हजरात से मोहब्बत रखना और आप हजरात को इसे ऐलान में जमा कर दिया है। यहां तो कोई ऐसी बात होती नहीं अमूमन, लेकिन खास अखबार ने इस किस्म की चीज पैदा की और उसके आप हजरात को ये मौका हमको भी मिला कि भाई हमें अपने बुजुर्गों के अहवाल मालूम हो तो हमारे ईमान में हर वक्त जोश रहे और हर वक्त उसके अंदर जज्बा रहे और अपने जोश की वजह से हम गलत काम कहीं ना करें, याद रखना। तो मौका है सहेल इब्न अमर मुश्रिकीन मक्के की जानिब से सफीर है, सुलहनामा लेकर जा रहा है, हजरत अली लिखने वाले हैं। हुजूर फरमाते हैं देखो बिस्मिल्लाहिर्रहमानिर्रहीम सरनामा, सबसे पहले ये कलमा लिखाया। सहेल इब्न अमर उस वक्त काफिरीन में थे, बाद में बहुत बड़े मुसलमान हो गए, बड़े काम के आदमी रहे। उस वक्त थे काफिरीन में, उनके वकील नकीब थे, तो उसने कहा कि हम रहमान और रहीम को नहीं जानते हैं, जिसने कल्ला हुआ जो पहले आप लिखते लिखाते वही लिखा रहे। मुसलमान बेजमा है, इधर कुफार के भी आदमी है, सुलहनामा लिखा जाता है। सहाबा किराम को ख्याल पैदा हुआ कि ये क्या सी बात है, हमारे आदमी ने लिखा बिस्मिल्लाहिर्रहमानिर्रहीम और ये ना कहते हैं कि हम रहमान और रहीम को तो नहीं जानते हैं, इसमें कल्ला हुआ लिखो। सब सहाबा तैयार है कि नहीं हम तो यही लिखाएंगे, जोश में और खरोश में है। करीब है कि अमर सहेल इब्न अमर को उठा के पहन दे, ये क्या बचता है, मगर नहीं वहां ताजदार जो आदत मौजूद है किसी के मजाज क्या है कि आपके सामने सर हिला सके। आपने कहा भाई अल्लाह के नाम है क्या बात है, क्यों इंकार करते हो? कहा नहीं हम जानते नहीं है, अभी तक तो हम रहमान रहीम नहीं जानते हैं। अच्छा देखो बिस्मिल्लाहुम्मा देखो, और वो खुद को बोल करते हैं अच्छा लो, ये भी सही है जो गलत नहीं है, बिस्मिल्लाहुम्मा निकाल दिए। सहाबा को सुकून दिया कि कोई गुस्से की बात नहीं है, गुस्से मत हो, तुम गुस्से के लिए पैदा नहीं हुए हो, ना कर दो गुस्सा मत करो, शांति से काम लो। अच्छा फिर आगे देखा हाजा मा हाजा देगी मोहम्मद रसूल था, ये वो मजमून है कि जिस पर मोहम्मद रसूल्ला और सहेल इब्न अमर में फैसला हो गया। सहेल ने कहा कि हम मोहम्मद रसूल्ला आपको रसूल नहीं मानते, मोहम्मद इब्न अब्दुल्ला लिखिए। वो जहां फिर जोश में आ गए कि क्या बकाश करता है, बड़े जोश में नहीं जोश में, और करीब था कि हमला कर दे, मगर हुजूर पाक बाहर दर्शन व सुकून फरमाते हैं ठहर जाओ, लिखो अली मोहम्मद इब्न अब्दुल्ला, मैं अल्लाह का रसूल हूं, तुम मानो कि नहीं मानो, लेकिन मोहम्मद इब्न अब्दुल्ला भी तो हूं, ये तो ये लिखो। बराबर نہیں لگا حضرت علی نے کہا حضور میں تو یہ نہیں مٹاؤں گا, نافرمانی نہیں ہے یہ ہے اطاعت ہے اور عظمت ہے. بدبخت کہتے ہیں کہ حضرت علی نے نافرمانی کرتے ہیں اور سمجھتے ہیں کہ اس میں کتنے بڑی فرمانی کتنی بڑی تعظیم ہے. میں آپ کا نام نہیں مٹا سکتا ہوں, آپ قلم لیتے ہیں خلاف عادت اور اس کو لکھ لیتے ہیں لاؤ محمد ابن عبداللہ. خیر یہ صلح ہو گئی, اس میں اور بھی باتیں ہیں. بظاہر یہ سمجھا جاتا تھا کہ یہ تو ہار گئے صحابہ کرام نے بہت گری اس حالت اختیار کی حضور پاک نے, اور حضرت عمر تو بار بار آئے کہ حضرت حضور ہم حق پر ہیں کہ نہیں, ہاں ہیں, اور جینا حق پر ہے کہ نہیں, ہاں ہیں, یہ جہنمی ہے کہ نہیں, ہاں ہیں, اور ہمارے اگر لوگ مریں گے اس حق پر تو جنتی ہیں کہ نہیں, کہا ہاں بے شک. تو کہا پھر کیوں ہم جنت کے لیے اپنی جان قربان نہ کریں اور ان جہنمیوں کی بات کیوں مانیں, آپ اجازت دیں. بڑے جوش میں بڑے پروش میں آپ فرماتے ہیں کہ میں اللہ تعالیٰ کے حکم پر چلتا ہوں. اس کا مطلب یہ تھا کہ یہ سب کچھ اللہ کے اشارے سے کام چل رہا ہے. کچھ ٹنڈے ہوں گے حضرت عمر, برحال یہ فیصلہ جب ہوا تو سب کے اوپر جیسا پانی گر گیا, بارش ہو گئی, ٹنڈے ہو گئے, اور دلوں میں کہ یہ ہم ذرا ہمارے لیے ٹھیک نہیں ہوا, ہمارے وقار کے خلاف ہوا تھا. خیر وہاں سے روانگی ہوتی ہے, صلح ہو گئی, سب باتیں ہو گئی, اور راستے میں انہیں فتح نالہ کا صورت نازل ہوتی ہے, اور بعد میں یہ جتنے دفعات تھے ہر دفعے کے اندر اللہ تعالیٰ نے اتنی بڑی بڑی کامیابیاں عطا فرمائی, اور اسی صلح کی وجہ سے سب مسلمان ہو گئی کافرین, اور کتنی کامیابیاں ہو گئی, اور یہ شروع میں سے بعد شروع خود کافرین نے بعد میں توڑوا دی ہے کہ یہ ہماری ہی نظر ہے, خود درخواست کرتے ہیں. اس کا مطلب یہ ہوا کہ نہیں حضور پاک صلی اللہ علیہ وسلم اپنی امت کو ایسے تعلیم دیتے ہیں کہ اس میں خالی جوش نہ ہو, جوش کے ساتھ ہوش بھی ہو, پوری طرح سے سوچ سمجھ کے کام کریں. ہم کو اللہ تبارک و تعالیٰ صحابہ کرام دین کے اوپر پوری طرح سے غور کرنے کا موقع عطا فرمائے, سمجھنے کا موقع مل جائے, اور ہمارے دل میں اس کی عظمت ہو, اور اس کی عظمت سمجھ کر کے اس کے اوپر اپنی جان اور مال سب چیز قربان کرنے کے لیے تیار رہیں, اور اللہ سے دعا کریں کہ وہ ہم سب کو عبادت میں رکھیں, ہمارے دین کو قائم رکھیں. دین کے عاشقوں کے اوپر جو لوگ انگلیاں اٹھاتے ہیں اللہ تعالیٰ خود ان کی ذمہ دار ہیں, اور ان کو چھیڑنے والی نہیں ہے. سب ظالمین جو تھے وہ بدگمت کر کے موقع پر سب مسلمان ہوئے اور یا پھر قتل ہوئے. تو بس یہ کم جملے میں نے آج کیے, اب ہم لوگ اجازت چاہتے ہیں, اور آپ اللہ تعالیٰ سے سنیں, دعا فرمائیں اللہ تعالیٰ ہم سب کو دین پر قائم رکھیں, ایمان کے پر ہم کو قائم رکھیں, اور ہمارے دین اور ایمان کی حفاظت فرمائیں, اور جو لوگ ہم نے جو وفات پا رہے ہیں اللہ تعالیٰ ان کو جنت الفردوس نصیب فرمائیں, بیماریاں بول رہی ہیں اس کے لیے بھی آپ اچھا موقع ہے, دعا فرمائیں کہ اللہ بیماریوں کو دفع فرمائیے اور صحت اور سلام کی سب کو نصیب فرمائیں.